بات چل رہی تھی، وہ اعمال جن کے کرنے سے اللہ تعالیٰ مرنے سے پہلے ولایت نصیب فرما دیں گے. ان میں پہلی بات یہ ہوئی کہ اپنے قرآن مجید کی تجوید کو ہم درست کریں، وقت نکالیں کسی قاری صاحب کو دیں اور اپنا قرآن ٹھیک کریں. اللہ تعالیٰ کا کلام ہے، اگر کوئی آدمی اردو غلط پڑھے کیسا عجیب لگتا ہے، اور جیسے ہمارے حضرت مثال دیتے تھے، شام کو گئے شادی میں اور وہاں پہ پی لیا شربت، اب اس کو پڑھتے ہیں شام کو گئے شادی میں وہاں پہ پی لیا شربت، کیسا لگ رہا ہے، گرانی ہو رہی ہے نا. تو انگریزی کو پروناؤنسیشن کے ساتھ بولنے کی کوشش کی جاتی ہے، ٹی ون ٹو، ون ٹو نہیں پڑھتے، ون ٹو. تو قرآن مجید کی تجوید کو ٹھیک کرنے کی محنت کرنی چاہیے. ہمارے حضرت اس پہ اور فرماتے تھے کہ اگر کبھی مسجد کا دروازہ بند کر دیا جائے اور کہا جائے بھائی نمازی لوگ امتحان دیں، نمازیں پڑھ رہے نا، قرآن کس کا صحیح ہے، تو سوائے چند لوگوں کے اکثر فیل ہو جائیں گے، پاسنگ مارکس بھی نہیں ملیں گے، کیسی نمازیں ہم پڑھیں. اللہ کے واسطے جہاں دنیا کے ہر کام کو سیکھ کر کیا جاتا ہے، آپ دکان کھولنی ہو لوگ کہتے ہیں بھائی ایسے مت کھول لینا، پہلے جا کے اس کی دکان پہ بیٹھو، سیکھو کام کو، نقصان کر لو گے. کسی علاقے میں مکان خریدنا ہو تو کتنے لوگوں سے پوچھتے ہیں علاقہ کیسا ہے، محلے والے کیسے ہیں، سامان ملتا ہے نہیں ملتا، بازار کتنا قریب ہے، فلاں چیز ہے نہیں ہے، لوگ خراب تو نہیں ہیں یہاں کے، کتنے لوگوں سے مشورہ کرتے ہیں، کتنی راتیں کالی کرتے ہیں پھر جا کے کئی مکان خریدتے ہیں. دین کی ہمیں فکر ہی نہیں ہے کہ دین بھی سیکھنا چاہیے، کچھ وقت نکالیں. دوسری بات بیان کی تھی کہ داڑھی رکھنا ایک مٹھی تینوں طرف سے، تھوڑی کے نیچے سے بھی. اب میری داڑھی تو قدرتی طور پہ نہیں آئی ہے، ایک مٹھی نہیں ہوئی ہے، اگر کسی کی نہیں ہو تو پھر زبردستی نہیں، نہیں ہے تو نہیں، ہاں کسی کی آ گئی ہے تو پھر کاٹنے کی اجازت ہے. تھوڑی کے نیچے سے بھی ہو، دائیں طرف سے بھی ہو اور بائیں طرف سے بھی ہو، ایک مٹھی داڑھی. لیکن اس مسئلے کو بیان کرنے کا یہ مطلب نہیں ہے کہ آپ کسی کو، کسی بغیر داڑھی والے کو حقیر سمجھیں یا میں حقیر سمجھوں کسی کو. بعض اوقات ٹھیک ہے کسی نے داڑھی نہیں رکھی، لیکن وہ بعض اوقات دل سے بڑا نیک ہوتا ہے، اور ہمیں کیا پتا کہ اللہ تعالیٰ کس سے کیا کام لے رہا ہے. بعض بغیر داڑھی والوں نے داڑھی والوں سے بہت اچھے کام کر دیے. میں اس موقع پہ سناتا ہوں، ڈاکٹر عبد القدیر خان رحمۃ اللہ علیہ، ان کا انٹرویو دیکھ رہا تھا میں ایک دفعہ، بھائی جنید جمشید رحمۃ اللہ علیہ، دونوں رحمۃ اللہ علیہ ہو گئے، تو ان سے کہنے لگے کہ جنید بھائی آپ کے چہرے پہ داڑھی ہے، میرے دل میں داڑھی ہے، آپ جو ہے وہ پانچ وقت کی نماز پڑھتے ہیں، میں آٹھ وقت کی نماز پڑھتا ہوں، چاش بھی پڑھتا ہوں، عوابین بھی پڑھتا ہوں، اشراق بھی پڑھتا ہوں. بہرحال وہ کام اتنا بڑا کیا ہے، وہ اگر، اور یہ یقینی بات ہے اگر وہ داڑھی والا ہوتا بندہ تو شاید اتنا بڑا نہیں کام کر سکتا تھا وہاں، اس جگہ پہنچنے کے لیے بات چیت رکاوٹ بن جاتی. تو یہ میں مثال اس لیے دے رہا ہوں کہ کسی، ہمیں اختیار نہیں ہے کسی کو یہ سمجھنے کا یار اس کی داڑھی نہیں ہے تو پتہ نہیں بہت گناہ گار آدمی ہے. جیسے کل میں نے بیان کیا تھا، وہ اتنا بڑا گناہ ہے کہ 24 گھنٹے چپکا ہوا ہے، لیکن آدمی اپنے آپ کو تو دیکھے میں کون سا کام کر رہا ہوں. اگر واقعتا نبی سے محبت ہے، اللہ سے تعلق ہے، تو پھر داڑھی کیوں نہیں رکھتے بھائی، تمہیں کون سا اتنا بڑا کام کرنا ہے. پھر کام کرنا ہے تو چلو ٹھیک ہے، پھر علماء سے پوچھ لو اجازت ہے یا نہیں. نہیں کرنا تو پھر نبی سے محبت کا طریقہ تو یہ کہ نبی کی اداؤں سے محبت کی جائے، داڑھی رکھنی چاہیے. صرف یہ ایک دلیل کافی نہیں کہ کائنات کے سب سے خوبصورت چہرے پر داڑھی تھی، سب سے خوبصورت چہرے پر داڑھی تھی. تو داڑھی رکھنے کا اہتمام کریں، کم از کم رمضان میں نیت کر لیں کہ رمضان میں شیو نہیں بنائیں گے، ہو سکتا ہے اللہ تعالیٰ بعد میں بھی ہمت دے دیں. پھر فرمایا کہ پائچے ٹخنے سے نہیں اوپر رکھنے کا اہتمام کریں. چلو داڑھی رکھنے میں تو پھر بھی ہوتا ہے، چلو نہیں رکھی بھی تھوڑے جوان نظر آ رہے، پائچے لٹکانے میں کون سی جوانی آ جاتی ہے. فیشن بنایا ہوا ہے، شلوار لمبی بنواتے، हमारे तो कहते थे भाई एक दफ़ा बड़े हो गए, अब किसी का कद मिसाल के तौर पे 20 साल 21 साल उम्र हो गई है, उसके बाद तो किसी का कद नहीं बढ़ता, 17-18 साल के बाद भी नहीं बढ़ता। अब आप जो दर्जी को नाप देते हैं वो नाप उतना ही लिखवाया करें कि भाई जिससे पाइचा ना ढके, निस्फ पिंडली तक रखना सुन्नत के करीब है। आप सल्लल्लाहु अलैहि वसल्लम ने जाबिर बिन अब्दुल्लाह को जो नसीहत फरमाई उसमें आपने फरमाया कि निस्फ पिंडली तक रख, यानी ये पिंडली से यानी थोड़ा सा ऊपर हो टखने से, और फरमाया कि अगर तू ऐसा ना कर सके तो कम अज़ कम टखना ना ढके। और वो जो इसमें रिवायत पेश की जाती है ना अबू बकर सिद्दीक वाली, अबू बकर सिद्दीक का पाइचा कभी ढलक जाता तो आपने फरमाया कि तुम्हारा तकब्बुर की वजह से नहीं, तो वो तो कभी उसकी बात है कि अचानक में गलती से इंसान से हो गया, लेकिन ये मतलब तो नहीं इसको दलील बना के आदमी जो है पाइचा टखने से नीचे लटका के रखे। नमाज के लिए आते हैं तो उठा के जो है वो फिर भी ऊपर कर लेते हैं, ये मसला भी समझ लें। यहाँ पर बाज़ लोग समझते हैं नमाज में जो है वो चुप खोसना गलत है, वो नमाज के अंदर नमाज के दौरान कोई ऐसा करे नमाज पढ़ते पढ़ते तो गलत है, वरना तो बाज़ उलमा ने यहाँ तक लिखा है कोई आदमी नमाज पढ़ता है और पाइचा ढक के नमाज पढ़ता है तो वो नमाज यानी क्योंकि आयन गुना की हालत में नमाज है, तो बाज़ उलमा ने यहाँ तक का कौल किया कि नमाज होती नहीं है जरा। इसी तरीके से अगर पतलून पहनता है आदमी, मजबूरी है किसी दफ्तर की मजबूरी है, तो पतलून को भी ऊपर रख के, पतलून भी ऐसी बनाई जा सकती है जिसमें टखना ना ढके। चलो ठीक है पतलून बहुत ऊपर नहीं बनेगी, करीब करीब बना ले। हमारे हजरत के बहुत हल्के में बहुत से लोग थे ऐसे जो मेडिकल की कंपनी में थे, किसी मल्टीनेशनल कंपनी में थे, यहाँ तक कि हजरत के बाद मुरीदीन दुबई पुलिस में थे, हजरत ने उनकी पाइची भी सही करवा दी, दुबई पुलिस में भी उन्होंने पाइचा टखने से ऊपर रखा। भाई जिसको एहतमाम हो फिक्र हो तो वो करता है उसका एहतमाम। और फरमाया कि नज़र की हिफाजत का अहतमाम करें, दो बात तीन बातें हो गई ना, कुरान मजीद की तजवीद, दाढ़ी का अहतमाम, पाँच टखने से ऊपर रखने का अहतमाम, चौथी बात ये कि नज़र की हिफाजत का अहतमाम। कुरान मजीद में अल्लाह ताला ने फरमाया कुल लिलमुमिनीन यगुद्दू मिन अबसारिहिम वयहफ़ज़ू फुरूजहुम, तो आप मोमिनीन से कह दीजिए अपनी निगाहों की हिफाजत करें, अपनी बाज़ निगाहों की हिफाजत करें और अपनी शर्मगाहों की हिफाजत करें। हजरत फरमाते थे कि आयत की तरतीब ये बदला रही है, अगर निगाह ख़राब होगी तो शर्मगाहें भी महफूज नहीं रहेंगी और बर्बादी मुकद्दर है। और हजरत यहाँ तक फरमाते थे इस ज़माने में एक काम कर लो अल्लाह के वली बन जाओ, क्योंकि इस ज़माने में ये फितना सबसे ज़्यादा है नज़रबाजी का फितना। जिसकी नज़र की हिफाजत हो गई वो टीवी देखेगा, मोबाइल पर गलत चीज़ देखेगा, क्या करेगा वो। एक साहब जो है खानकाह में आते थे ऐसी कहीं बाहर से आए पानी भरने के लिए, उन्होंने हजरत की यही वास चल रहा था कि एक काम कर लो अल्लाह के वली बन जाओगे, नज़र की हिफाजत कर लो आज के दौर में। उसने कहा यार चलो करके करके देख लेते। कहते हैं मैंने जाके ऐसी तजर्बे के तौर पे शुरू कर दिया, अब जाहिर बात है नज़र की हिफाजत हो रही है, ये इतना मुश्किल काम हो रहा है तो वो आदमी नमाज नहीं पढ़ेगा क्या? नमाज पढ़ेगा, सारा टाइम तो बच जाएगा, वो करेगा क्या फिर? नज़र की हिफाजत का अहतमाम। हर नज़र किससे बचानी है? तमाम नामहरमों से, ऐसी शक्लों से जिनको देखकर दिल ख़राब होता है। और हदीस में आता है इन नज़र सहमुन मिन सिहाम इबलीस मस्मूम मन तरकहा मखाफती अबदलतु ईमानन यजिदु हलावतहु फी क़ल्बी, कि नज़र इबलीस के तीरों में से जहर में बुझा हुआ थी। पुराने ज़माने में तीर मारते थे ना, तो तीर को निकाल लेते थे बंदा ठीक हो जाता था, फिर उन्होंने ये निकाला कि उसको जहर में डाल देते, जहर में लगा हुआ जब तीर जाता था ना तो जहर अंदर जैसे ही गया मर जाता बंदा। तो आपने फरमाया नज़र इबलीस के तीरों में से जहर में बुझा हुआ तीर है, और बाज़ औक़ात एक नज़रबाजी पूरी ज़िंदगी को ख़राब कर देती है। किसी को देखा उससे मोहब्बत हो गई, उसी के पीछे चले गए। वाक़ियात तो अजीब अजीब है। वो एक वाक़ आता है ना कि एक मौज़िन जो है वो अजान वो उसके लिए चढ़े मीनार पर जाके अजान देते थे ना, और उनकी किसी पर नज़र पड़ गई, किसी ईसाई लड़की पर उसकी मोहब्बत दिल में आ गई, उसके पास गए और उससे कहा कि मैं शादी करना चाहता हूँ। उसने कहा ठीक है भाई तुम ईसाई हो जाओ, दीन से फिर गए। और कहते हैं उसके कुछ दिन बाद मौत हो गई उसकी। वहाँ अब्दुल्ला फिरोज साहब इस पर अजीब वाक़ा सुनाते थे, कहने लगे ये अपना हालिया वाक़ा सुनाते थे, यानी खुद बंदे ने आके बताया, कहने लगे कि मेरे दो या तीन भाइयों का, गालिबन दो भाइयों का या तीन भाइयों का इंतकाल हुआ, हाफिज़ कुरान थे, हाफिज़ कुरान थे, और मरने से पहले अजीब अजीब बातें करने लगे। نبی کا انکار، قرآن مجید کی توہین، اس قسم کی حرکتیں. تو اس کے تیسرے بھائی کو نبی کریم صلی اللہ علیہ وسلم کی خواب میں زیارت ہوئی غالبا، اور کہا کہ پتہ ہے یہ تمہارے بھائیوں کا خاتمہ کیوں خراب ہوا؟ اللہ تعالیٰ ہمارے حالوں پر فرمائے کہ یہ نظر کی حفاظت نہیں کرتے، بعض اوقات ایمان تک چلا جاتا ہے، اس اتنا خطرناک گناہ ہے. اور آج ہمارے یہاں تو عجیب حالات ہیں، اور اس زمانے میں تو کیا کیا کیا کہا جائے، گھر میں نظر بچانا مشکل ہے، باہر تو عجیب بات ہے، گھر کے اندر پردے کا ماحول نہیں ہے، سب گھسے چلے آ رہے ہیں. اور بعض اوقات گھر کی جو محرم خواتین ہیں، اس پہ انشاءاللہ پھر بات کریں گے تفصیل سے، کہ بہنیں ہیں، بعض اوقات اماں بھی ایسے خطرناک کپڑے پہنتی ہیں کہ اس سے نظر بچانا بھی فرض ہو جاتا ہے. بہرحال جو مشقت کرے گا پھر دیکھے گا. حضرت فرماتے تھے تمام شب تہجد کا نور ایک طرف، پوری رات آپ نمازیں پڑھو، لیکن ایک نظر کی جو حفاظت کرو گے نا، اور اس سے دل پہ جو آرے چلیں گے، اور دل چھارا کے دیکھ لیں پتنی ناک کی اٹھان کیسی ہے، قد کیسا تھا فلاں، نظر بچاتے نا تو دماغ میں خیالات آتے ہیں. امیر صاحب مسکرا رہے ہیں، امیر صاحب کا دل جوان ہے ابھی تک، تو دل کی فلاں چیز. وہ جب انسان نظر بچاتا ہے، جب یہ جو خیالات آتے ہیں، اس پر جو اللہ تعالیٰ کا تعلق ملتا ہے، یہ محسوس کرتا ہے اللہ تعالیٰ سے، جو اللہ تعالیٰ من کرنے والا ہے. الحمد للہ رب العالمین، والصلاة والسلام على سيدنا النبي المرسلين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ارحمنا بترك المعاصي ولا تشغلنا بمعصيتك. اللهم ارحم من نصر دين محمد صلى الله عليه وسلم وعلى آله، واقتل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم. وصلى الله تعالى على نبينا محمد وعلى آله وصحبه أجمعين برحمتك يا رب العالمين.